डाकु डाकु आँखामा राखु राखु लाग्छ आजै तिमीलाई मायाले बाँधु बाँधु बाँधु परेलाले डाकु डाकु आँखामा राखु राखु लाग्छ आजै तिमीलाई मायाले बाँधु बाँधु बाँधु माली मधुमास वैशाख छर्दै सुबास ओठ माली मधुमास वैशाख छर्दै सुबास आँग झै लचकेर छाँग झै मस्केर हाँग जी लचकेरा छाँग जी मस्केरा नाची दी दबड़ छा मनमा प्यासा हो पर लाले डाकू डाकू आँखा मा राखु राखु लाग्छ आजै तिमीलाई मायाले बाँधु बाँधु बाँधु निशानी फुल झैको मल जवानी प्रीतिको मग छ निशानी मुस्का हाँसेरा सुटुका डाकेरा मुस्का हाँसेरा सुटुका डाकेरा रङ्गै त्यौँ झै लाग्छ तिम्रो जिन्दगानी जिन्दगानी परेलाले डाकु डाकु आँखामा राखु राखु लाग्छ आजै तिमीलाई मायाले बाँधु बाँधु बाँधु परेलाले डाकु डाकु आँखामा राखु राखु लाग्छ आजै तिमीलाई मायाले बाँधु बाँधु